नमस्कार अनि स्वागत छ कार्यक्रम उजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको। कार्यक्रम उजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका 11 रेडियोहरूबाट प्रसारण हुने गर्दछ। साथै 1 दर्जन भन्दा बढी अनलाइनबाट पनि 24 घण्टा नयाँ पुराना श्रृङ्खलाहरू सुन्न सकिनेछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबरको आज हामी 207 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ दृष्टिबिन विशेष श्रृङ्खला, जसमा उजेलका खबरको फलोअप न्युजका रूपमा गुल्मी शान्तिपुरका दृष्टिबिनहरूलाई राहत, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा यौन हिंसामा परेकी एउटी दृष्टिबिन महिलाको जीवन कथा सुनाउने छौँ। त अबको पौनी 1 घण्टा हामीसँगै रहनुहोला। श्रोता, आज समय अभावका कारण अन्य पीडितहरूलाई भएको सहयोग सम्बन्धी खबर प्रसारण गर्न सकेनौँ। यसर्थ आगामी हप्तामा प्रसारण गर्ने वाचा गर्दै अब प्रस्तुत गर्दैछौँ उजेलका खबरको प्रभाव सम्बन्धी खबर। केही हप्ता अघि गुल्मीको शान्तिपुर 2 रिपा गाउँका खड्कबहादुर थापासहित एकै परिवारका 3 दृष्टिबिनहरूको कथा व्यथा प्रसारण भएपछि उनीहरूलाई झन्डै 1.5 लाख रुपियाँ सहयोग भएको छ। प्रस्तुत छ हामी उनै पीडितको घर शान्तिपुर पुगेर तयार पारेको यो स्थलगत रिपोर्ट। हामी यति बेला गुल्मीको शान्तिपुर गाविस वडा नम्बर 2 रिपा गाउँमा आइपुगेका छौँ। श्रोताले सुन्नुभएकै थियो, केही हप्ता अघि हामीले दृष्टिबिन यस रिपा गाउँका खड्कबहादुर थापाको बिचल्लीको कथा उजेलका खबर मार्फत प्रसारण गरेका थियौँ। त्यो सुनेर गुल्मी केयर, विश्व सञ्जाल लगायतका विभिन्न सङ्घ संस्था व्यक्तिहरूले सहयोग गरेर त्यो सहयोग रकम यहाँनिर हामी हस्तान्तरण गर्न आइपुगेका छौँ। अहिले भर्खरै यस गुल्मी केयर विश्व सञ्जालका कतार प्रतिनिधि दोणबहादुर बस्नेतज्यूले सो रकम यी खड्कबहादुर थापाका परिवारलाई हस्तान्तरण गरिसक्नु भएको छ। र यहाँनिर यस हस्तान्तरण कार्यक्रममा यस शान्तिपुर स्थित उदय युवा क्लबका अध्यक्ष तेजेन्द्र थापा, त्यसै गरी गुल्मी सेवा समाज कतारका संस्थापक अध्यक्ष यज्ञमूर्ति खरेल, त्यसै गरी गुल्मी सेवा समाज कतारका प्रतिनिधि मित्रबहादुर विश्वकर्मा, त्यसै गरी gulmikhabar.com जसका संचालकलाई फेसबुकमा पनि देख्नुहुन्छ राजीव बिन्दास पनि यहाँ आइपुग्नु भएको छ। उहाँले पनि यो सहयोगका क्षेत्रमा निकै काम गरिसक्नु भएको छ। त्यसै गरी यहाँनिर स्थानीयवासी हुनुहुन्छ विश्वघरका साथका गोपाल खरेल, सोही गाउँका योग प्रसाद खरेल, अर्लाङकोट 3 सूर्य सापकोटा, विश्वघरका साथका सन्तोष बस्याल, त्यसै गरी शान्तिपुर 1 रामबहादुर थापा, त्यस्तै विश्वघरका साथका सुनिल बस्याल, विश्वघरका 4 लालबहादुर पुन लगायतका समाजसेवीहरू यस सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुहुन्छ। र सर्वप्रथम म यो सहयोग रकम हस्तान्तरण गर्न आउनुहुने गुल्मी केयर विश्व सञ्जाल कतार प्रतिनिधि गोणा बस्नेतलाई को कसले सहयोग गर्नुभयो र कुल रकम कति सहयोग गर्यो भन्ने बारे म सोध्न गइरहेको छु। धन्यवाद जी। हामी यो ओझेलका खबरको समाचारबाट विश्वभरि रहेका गुल्मीहरूले यो गुल्मी केयर सञ्जालको मार्फत चाहिँ विभिन्न राष्ट्रमा रहेका साथीहरूले रकम पठाउनु भएको थियो। त्यो रकम विवरण म यहाँ प्रस्तुत गर्दैछु। त्यसै गरी विष्णु कलाकार किसिमिचो 6 गुल्मी 5,000 रुपियाँ, होमनाथ कुँवर घसिचौर 9 जुकेपानी 3,000 रुपियाँ, सागर कार्की बडागाउँ 9 धारापानी 2,000 रुपियाँ, दिनेश भोटेल हुवास 6 धुवास 1 चिसापानी पर्वत 1,000 रुपियाँ, दिपक जङ राई हङ्सापुर 7 सङ्घसभा जनकपुर 3,000 रुपियाँ, राहुल कनेल बिरुवास 1 गुल्मी 1,500 रुपियाँ, सागर भण्डारी हुँगा 3 गुल्मी 1,500 रुपियाँ, सीता केसी जोशीथोक 9 गुल्मी 3,000 रुपियाँ, नारायण शर्मा कुर्गा 5 बेलटारी 2,200 रुपियाँ, त्यसै गरी कतारबाट दोन बहेतको सहयोगमा सङ्कलन भएको दोन बहेर बस्ने तुराङ 3 गुल्मी 10,000 रुपियाँ, कुलचन्द्र गौतम रेसिङ नगरपालिका सिमेचोर 6 गुल्मी 8,100 रुपियाँ, विजय विक्रम बस्ने शान्तिपुर 8 गैरी बोहरा गुल्मी 1,000 रुपियाँ, मेयर सिंह परियार लिम्गा 6 1,000 रुपियाँ, मित्र बिएस अर्खले गुल्मी 1,001 रुपियाँ, त्यसै गरी सुरेश बोरा तुराङ गुल्मी हाल क्यानाडा 5,000 रुपियाँ, प्रतीक्षा कुँवर इस्मा रजस्थल 9 गुल्मी 500 रुपियाँ, तेना थापा शान्तिपुर गुल्मी 1,500 रुपियाँ, त्यसै गरी लोकबहादुर कार्की बडागाउँ 9 आरुपाटा 1,320 रुपियाँ, श्याम जीसी गुल्मी बडागाउँ 9 आरुपाटाको संयोजकतामा उठाइएको उहाँले दिनुभएको 2,640 रुपियाँ, रमेश रायमाझी वामी 8 अर्जुवा गुल्मी 1,320 रुपियाँ, तेजबर थापा कुर्गा 7 गुन्धारा 2,640 रुपियाँ, देवबहादुर रायमाझी कुर्गा 8 गुन्दा र 1300 रुपैयाँ त्यसैगरी श्रीराम थापा हराचौर 2 झारखण्डका हाल अमेरिकाबाट 2000 रुपैयाँ कमल खत्री हराचौर 9 मेलगारुखबाट 10000 रुपैयाँ त्यसैगरी उदय शान्ति क्लब सानपुरबाट 13980 रुपैयाँ बराबरको विधिकरण सहयोग भएको छ र त्यसैगरी किरण शाह हराचौर 6 गुलिमबाट 7050 रुपैयाँ र पीडितलाई दुई धान सल समेत विधान गरिएको छ जुन यो रकम कुल कति भयो हाम्रो 135000 लगभग 1.5 लाख रुपैयाँ चाहिँ उहाँहरूको खातामा हस्तान्तरण भइसकेको छ अहिलेसम्म चाहिँ सहयोगदातालाई के भन्न चाहनुहुन्छ यो दाताहरूलाई मैले के भन्छु भने यस्ता अभियानमा जुन चाहिँ कुना रहेर पनि यो रकम पीडितको लागि चाहिँ एकदमै सहायतापूर्वक हामी चाहिँ एक एक थुकी सुकी चौथुकी नदी भन्ने अभियान राखेर यसमा हातेमा गरेर आउनको लागि एकदम आह्वान गर्छु र यो रकम सहयोग गर्ने साथीहरूलाई विशेष गरेर यो धन्यवाद दिँदै यो कार्यक्रममा मलाई जुन जिम्मा दिनुभयो यो कार्यक्रम सम्पन्न पार्नुहोस् भन्नुभयो त्यसको लागि साथीहरूलाई जिम्मा दिनुभएकोमा यो कार्यक्रम मैले सम्पन्न गरेको छु त्यसको लागि पनि यो जिम्मेवारी दिने टिमलाई पनि धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्थ्यो गुल्मीको तुराङ घर भई अहिले कतारमा कार्यरत दोनाबहादुर बस्नेतजी र यहाँनिर गुल्मी एकता समाजका प्रतिनिधि पनि आइपुग्नु भएको छ उहाँ गुल्मीको अर्खाली निवासी हुनुहुन्छ मित्रबहादुर विश्वकर्मा उहाँलाई मित्र बिएस भनेर चिन्न सकिन्छ मित्र बिएसजी तपाईँहरूले धेरै पटक सहयोग गरिसक्नु भएको छ धेरैजनालाई हजुर धन्यवाद प्रेमजी हाम्रो यो गुल्मी सेवा समाज दोहा कतारले पनि यस्ता कार्यक्रमहरूमा धेरै सहयोग गर्दै आएको छ र यो विश्व सञ्जाल गुल्मीले गरेको काममा पनि म सहभागी हुन पाउँदाखेरि गुल्मी सेवा समाज कतारको प्रतिनिधित्व गरेर आउँदाखेरि पनि मलाई गौरव लागेको छ र यस्ता दृष्टिबिनहरू लगायत देशमा घट्ने घटनाहरूलाई मध्यनजर राखी हरेक कुना काछमा भएका नेपालीहरूले यस्तै गरी सहयोग गरिदिनु होला भन्ने म आशा राख्दछु यहाँनिर उज्यालका खबरलाई प्रसारण गर्ने र संसारभर पुर्याउने गुल्मी खबर .com का संचालक राजीव बिन्दास यहाँनिर हुनुहुन्छ यस सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले धेरै पटक सहयोग गर्नु भएको छ उहाँसँग सुन्न गइरहेको छु आज यस कार्यक्रममा हाम्रो पहिलो पटक जम्का भेट पनि भयो होइन पक्कै पनि यो परिवारको उद्धार भएको देख्न पाउँदा खुसी लागेको होला यहाँलाई धेरै धेरै खुसी लागिरहेको छ र सहयोगदाताहरूलाई म पनि धन्यवाद दिन चाहन्छु धेरैजनालाई सहयोग गर्नुभयो यसका लागि धेरै धेरै धन्यवाद यहाँनिर धन्यवादका पात्रहरूको कुरा गर्नुपर्दा उदय युवा क्लब शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाजी हुनुहुन्छ र यसै शान्तिपुर निवासी पत्रकार घनश्याम गौतम जसले यो परिवारको घरसम्म आएर उज्यालका खबरमा उनीहरूको बिचल्लीको खबर प्रसारण गरिदिन आग्रह गर्नुभएको थियो जुन बेला यो घरमा आइपुग्दा पानी आइरहेको थियो अँध्यारो थियो तर आज यो युवा क्लबले उज्यालो बनाइदिइसकेछ यो परिवारको अनुहार पनि मैले उज्यालो देखिरहेको छु यहाँनिर घरसम्म पानी ल्याइदिने कुरा पनि चलिसकेको रहेछ र यी अध्यक्ष तेजेन्द्र थापालाई धन्यवाद दिँदै उहाँहरूलाई प्रत्यक्ष लाभ हुने गरी क्लबले के गर्दैछ धन्यवाद प्रेमजी जुन उद्देश्यका साथ हामीहरूले यो उज्यालका खबर मार्फत यो पीडित परिवारको लागि सहयोग रकम संकलन गर्ने अभियान सुरु गर्यौँ त्यस अनुसार अब हाम्रो अनुरोधलाई सबै दाता मित्रहरूले सहज रूपमा लिइदिएर यो अभियानलाई पुरा गर्न जुन सदस्यता देखाउनु भयो त्यसको लागि सबै सहयोगदाताहरूलाई विशेष धन्यवाद दिँदै हाम्रो क्लबले यस परिवारको लागि यी बच्चाहरूको पढाइको लागि यहाँ एकदम अँध्यारो अवस्था देखेर बिजुली बत्ती जडान गरिदिने भनेर जडान गरिसकेको छ त्यसमा 13980 बराबरको सामानहरू यहाँ जडान भएको र त्यो बिजुलीमा उठेको मासिक शुल्क आजीवन तिर्दिने घोषणा पनि गरेको छ जीवनभरि नै अब यो क्लबले तिर्दिने अनि भौतिक सामग्रीहरू चक्रेश्वर मेलामा केही सामग्रीहरू पनि वितरण गरेको थियो अनि खानेपानीको लागि अब हामीहरूले अब केही रकमहरू सङ्कलन गरेर यहाँसम्म अहिले खानेपानीको एकदम अवस्था दयनीय छ यहाँ तलबाट 1.5-2 घन्टाको पैदलबाट बोक्नुपर्छ दृष्टिबिनले नै त्यसको लागि हामीले खानेपानी पनि यहाँ उपलब्ध गराइदिने भनेर त्यो सोच बनाइरहेका छौँ अब त्यसको लागि पनि हामी कोसिस गरिरहेछौँ र हाम्रै पहलमा श्रीराम थापा हराचौर 2 झारखण्डका हाल अमेरिकाबाट ₹20,000 सहयोग गर्नुभएको छ किरण शाह हराचौरबाट 7,050 आएको छ र हरि नेपाल राष्ट्र ब्याङ्कको कर्मचारीले एक बच्चालाई पढाउ घोषणा गर्नुभएको छ उहाँले चाहिँ आजीवन उहाँले कति पढ्न सक्छ त्यतिसम्म म पढाइदिन्छु भन्ने कुरा उहाँले घोषणा गरिसक्यो अनि कमल खत्री हराचौर 9 म्यालरुखले 10,000 दिने चाहिँ प्रतिबद्धता जनाउनु भएको छ यसै गरी अन्य दाताहरूले पनि सहयोग रकमहरू दिने र उहाँहरू आफै प्रत्यक्ष आएर पनि उनीहरूको लागि के गर्न सकिन्छ दीर्घकालीन उपायहरू त्यो पनि सल्लाह गरिरहनु भएको छ त्यसको लागि सबैलाई विशेष धन्यवाद दिँदै र तपाईँलाई पनि जुन ओजेलको खबर प्रसारण गरिदिएर यति रकम सहयोग गर्नुभयो र गुल्मी केयर विश्व सञ्जाललाई पनि विशेष धन्यवाद उहाँ मानबहादुर कुँवरजीलाई उहाँलाई चाहिँ मैले निवेदन गर्न भन्नुभयो निवेदन गरेको थिएँ उहाँको अग्रसरतामा यति रकम सङ्कलन गर्न उहाँ सफल हुनुभयो त्यसको लागि विशेष धन्यवाद दिँदै हाम्रो दोण सर उहाँबाट यति रकम हस्तान्तरणको लागि यहाँ आइपुग्नु भएको छ लगायत सम्पूर्ण यो टिमलाई विशेष धन्यवाद दिन चाहन्छु अहिले लगभग 1,00,000 रुपियाँ भन्दा बढी यहाँ सङ्कलन भइसकेको र जापानमा पनि केही रकमहरू सङ्कलन हुँदै गरेकोले गर्दा लगभग 1.5 लाख जति लगभग उठिसकेको अवस्था हो र हामीले 2 लाख उठाउने टार्गेट थियो त्यो चाहिँ हामी पुरा गर्छौँ हस् धन्यवाद यहाँलाई यहाँनिर गुल्मी सेवा समाज कतारका संस्थापक अध्यक्ष यज्ञमूर्ति खरेल हुनुहुन्छ र मैले सुनेको छु तपाईँले जब यो कतारमा गुल्मी सेवा समाजको स्थापना गर्नुभयो। त्यसपछि त्यहाँ अन्य अत्याचारमा परेका नेपालीहरूलाई उद्धार गर्ने काम र स्वदेशका यस्ता असहाय पीडितहरूलाई पनि केही सहयोग भइरहेको छ। अहिले तपाईँले जमाएको संगठनले यो गाउँ गाउँसम्म सहयोग हस्तान्तरण गर्न पाएकोमा यहाँलाई कस्तो महसुस भइरहेको छ? म धेरै आभार पनि छु र खुसी पनि छु। किन भन्नुहुन्छ भने हिजो उहाँबाट उठाएको एक रुपियाँले बाढी पीडित यस्तो पीडितहरूलाई पहिलेदेखि गर्दै आएको गुल्मी सेवा समाज र आज आउँदाखेरि विश्वमा छरिएर रहेका नेपालीहरूले चाहिँ दुई चार पैसा उठाएर ल्याएर यहाँ उद्धार गर्नलाई सफल भयो र भोलि बिहान पनि यस्ता कार्यक्रमहरूलाई सफल पार्ने भन्ने योजनाहरू हाम्रो गुल्मी सेवा समाज र विश्व सञ्जालले गर्दै आउनेछ र गर्नेछ। यहाँनिर पैसा समातेर बसिराख्नु भएको छ दृष्टिबिन खड्कबहादुर थापा र उहाँकी आमा पनि यही हुनुहुन्छ, उहाँकी दृष्टिबिन दिदी पनि यही हुनुहुन्छ। निकै खुसी देखिनु भएको छ। आज यसरी सहयोग हुँदाखेरि कस्तो लागिरहेछ मलाई? हजुर, खुसी लाग्यो। तरै पहिला म आउँदाखेरि त यहाँ बत्ती पनि थिएन, तपाईँहरू निकै गाह्रो थियो, अँध्यारोमा मैले रिपोर्ट बनाएको थिएँ, त्यति बेला राम्रोसँग चिन्न पनि सकिनँ। अब त बत्ती पनि आयो, पैसा पनि यतिको हातमा पर्यो, अब छोराछोरीले त राम्रोसँग पढाउनुहुन्छ नि? राम्रोसित पढाउनुहुन्छ नि? अब त पढाउँछु है, चामलमा अरू अरूमा खर्च नगर्नु होला, त्यो त गरिन्न है, त्यो त गरिन्न। यसलाई छोराछोरीलाई पढाउन र दुःख बिमारमा चाहिँ खर्च गर्नु होला है त? त्यही हो है त आमा। अब यसरी सहयोग भएको छ, खुसी लाग्यो? हजुर खुसी लाग्यो। खुसी त लाग्यो। नानी तिमीले उति बेला कसरी पढुला, पैसा छैन भन्थ्यो, के भन्न चाहन्छु ती सहयोग गर्ने दाजुभाइ दिदी बहिनीहरूलाई? धन्यवाद दिन चाहन्छु। अब धेरै पढे है नानी, मन्टो मात्रै नहल्लाऊ, बोला है, राम्ररी पढ्छु भन्ने आशा पलायो नि, मास्टर बन्ने सपना तिम्रो पुरा हुने भयो, तिमीले उति बेला मास्टर बन्छु भन्थ्यौ नि है, खुसी लाग्छ? ती सहयोगदातालाई के भन्न चाहन्छु? धन्यवाद धन्यवाद। ओके दिदी, अब एक डेढ घन्टाको तल ओह्रालोमा गएर पानी लिएर खानु नपर्ने भयो, अब यही घरमै आउँछ है धारा है? हुन्छ। हस्, यो परिवारको केही न केही उद्धार भएको हामीले महसुस गरिरहेका छौँ र ओझेलका खबरमा यसरी सम्झिनै पर्ने नामहरू छन् गुल्मी केयर विश्व सञ्जालका अध्यक्ष मानबहादुर कुँवर, सचिव सुरेश बोहरा अनि त्यसपछि कोषाध्यक्ष विद्या कार्की लगायत समस्त सहयोगदातालाई विशेष धन्यवाद दिँदै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा यौन हिंसामा परेकी एउटी दृष्टिबीन महिलाको जीवन कथा। कति कहाली लाग्दछन् त्यस्ता जीवनहरू खोज्दै खोज्दै जाऊ, कति कहाली लाग्दछन् त्यस्ता जीवनहरू खोज्दै खोज्दै जाऊ, कतै दबाइएका त कतै लुकाइएका होलान् सोध्दै सोध्दै जाऊ, त्यस्तालाई त्यहाँबाट मुक्त गरी उनका आँसु पुस्दै पुस्दै जाऊ, कतै दबाइएका त कतै लुकाइएका होलान् सोध्दै सोध्दै जाऊ। असहाय पीडितहरूको त सत्य उत्पीडन पनि झुटो हो भन्छन्, असहाय पीडितहरूको त सत्य उत्पीडन पनि झुटो हो भन्छन्, असहाय माथि फटाई गर्ने फटाहरूको षड्यन्त्र चिर्दै चिर्दै जाऊ, त्यस्तालाई त्यहाँबाट मुक्त गरी उनका आँसु पुस्दै पुस्दै जाऊ, कति कहाली लाग्दछन् त्यस्ता जीवनहरू खोज्दै खोज्दै जाऊ। हजुर, ओझेलका खबरको यही मूल मन्त्रलाई शिरोधार्य गर्दै हामी गाउँ बस्तीका घर घर र उनीहरूका मन मनमा पस्दै उनीहरूका दुःख वेदना र उनीहरू माथिको उत्पीडनलाई यस कार्यक्रमको नियमित स्तम्भ जीवनको गोरेटो मार्फत कथानक बनाएर विस्फोटित गर्दै आइरहेका छौँ। हाम्रो समाजमा अझै पनि गरिब असहायहरूलाई माया ममता होइन घृणा र तिरस्कार गर्ने र उनीहरूको असहायपनको फाइदा लुटेर उनीहरूमाथि कुकर्म गर्न समेत पछि नपर्ने मानिसहरूको जमात घटेको छैन। असहायहरूमध्ये सबैभन्दा कष्टकर र सधैँ त्रासमा बाँचेको जीवन हो महिला दृष्टिबीनहरूको, विशेष गरी उनीहरू यौन पिपासु पुरुषहरूबाट सधैँ असुरक्षित हुने गर्दछन्। प्रत्यक्ष वा परोक्ष उनीहरू त्यस्ता पुरुषहरूबाट कुनै न कुनै प्रकारको यौन हिंसाको शिकार हुनु परेको तर सहेर बस्न बाध्य भएका घटना प्रशस्तै छन् हाम्रो समाजमा। त्यसरी सहेर बस्न बाध्य तिनै पीडित महिला दृष्टिबीनहरूको प्रतिनिधिमूलक पीडा वेदनाका रूपमा आज हामी पाल्पाकी एउटी महिला दृष्टिबीनको कथा व्यथा समेट्ने जमर्को गर्दैछौँ। पाल्पाको खस्यौली गाविसकी 32 वर्षीय संगीता थापा नाम परिवर्तन जन्मजात दृष्टिबीन हुनुहुन्छ। उहाँ मात्र होइन, उहाँका पिता सहित एकै घरका दुईजना अपाङ्ग हुँदा त्यो परिवारको जीवन भोगाई कारुणिक छ। हलो कोदालो गरेर तिनै अपाङ्ग छोरी र अन्य दुई सपाङ्ग छोरा छोरी श्रीमती पाल्नु पर्ने पिता खुट्टाको अपाङ्ग भएपछि अब त्यो परिवारको हातमुख जोड्ने व्यवस्था मिलाउने अभिभार एउटी बुढी आमाको काँधमा रहेको छ। दृष्टिबीन भए पनि केही गरेर देखाउने आँट पछिल्लो चरण थुप्रै दृष्टिबीनहरूले गर्दै आइरहेका छन्। संगीताले पनि त्यही आँट गरेर 13 वर्षको उमेरमा दृष्टिबीनहरूले पढ्ने विद्यालयमा भर्ना हुनुभयो। तर उहाँको आरोप छ, जुन विद्यालयमा पुगेर आत्मनिर्भर हुने र घरको त्यो बिचल्ली पार लगाउने सपना साँचिरहेकै बेला आफैलाई पढाउने शिक्षक दैवा लागे झैं लागेर बलात्कारको प्रयास गरे। त्यस विरुद्ध संगीताले त्यस विद्यालयमा उजुरी गर्नुभयो। तर त्यहाँका पुरुष शिक्षकहरूले उल्टै दृष्टिबीन संगीतामाथि आक्षेप लगाएर आरोपित पुरुष शिक्षकलाई बचाउने जालझेल गरे। ललाई फकाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई कारवाहीको माग गरिरहेकी संगीतालाई साथ दिने कोही भएन। संगीतालाई उल्टै के आरोप लगाइयो भने ती शिक्षकसँग बिहे गर्न नपाए झुन्डिएर मर्छु भनी।